हेलो नमस्कार। नमस्कार मान्यजी, यो कमगा सिमलटारी प्युठान सडक खण्ड कालोपत्री हुने भयो यहाँको पहलमा भन्ने कुरा सुन्नमा आएको छ। यो कहिलेदेखि सुरु हुने हो, के कति रकम पर्यो, यसबारे जानकारी गराइदिनुहोस् न। निर्वाचनको बेला हामीले जनतालाई कमगा सिमलटारी प्युठान सडक खण्ड हामीले पिच गर्नेछौँ भनेर विश्वास दिलाएका थियौँ। हजुर, त्यही अनुसार निर्वाचन जित्न साथ हामीले बहुवर्षीय ठेक्कामा लग्यौँ। सुरुमा 40 करोडको बहुवर्षीय ठेक्का परेको थियो, 41 किलोमिटर बाटो पिच गर्ने गरी हजुर निर्णय भएको छ। यो सबै पिच हुँदासम्म करिब 1 अरब भन्दा बेसी रकम खर्च हुनेछ। त्यसको लागि सबभन्दा पहिला 7.5 मिटर बाटो चौडा बनाउने काम हुन्छ, त्यसपछि कालोपत्र सुरु हुन्छ। त्यो आजैको दिनदेखि कम्पनीबाट त्यो बाटो चौडा गराउने काम सुरु भएको छ। आजैको दिनबाट त्यो प्रक्रिया सुरु भयो। कहिलेसम्म सकिने हो? मोटामोटी 2 वर्षभित्र यो काम सम्पन्न हुनेछ। प्युठानसम्मै कालोपत्री हुने भयो त्यसो भाइ? प्युठानसम्मै कालोपत्री हुन्छ, सम्पूर्ण बाटो नै पिच हुने गरी यो प्रक्रिया अगाडि बढेको छ। विगतमा जुन चौडा पार्ने क्रममा त्यति राम्रो काम नभएको भन्ने गुनासो पनि आएको थियो, ठेकदारबाट कमी कमजोरी हुन सक्छ, निगरानी त पढाउनु पर्ने देखिन्छ नि आगामी दिनमा। यसलाई फेरि पनि सर्वदलीय संयन्त्र बनाएर पनि अनुगमन गर्ने व्यवस्था मिलाउन सक्छौ। तपाईँहरू जस्ता पत्रकार साथीहरू सहितको एउटा सामाजिक बनाएर पनि अनुगमन गर्न सक्दछौँ। यो बाटो तानसेनदेखि तमघाससम्म आउने बाटो भन्दा ठिक दोब्बर चौडा बाटो हुनेछ, यसकारण यो बाटोलाई अत्यन्त राम्रो स्तरका साथ कालोपत्रे होस् भन्ने सन्दर्भमा जनता, नागरिक समाज, राजनीतिक दल, सरकार सबैले यसै ढङ्गले ध्यान दिनु जरुरी छ। यसमा हामीले पनि पर्याप्त मात्रामा ध्यान पुर्याउनेछौँ। निर्वाचन ताका तपाईँले बोलेको कुरा चाहिँ अलिक पुर्याउनु भयो यो कालोपत्रे, अनि यो वस्तु सब स्टेसनको सट्टा ढिला हुने भएपछि तपाईँले वैकल्पिक अर्को सब स्टेसन ल्याउँछु भन्नुहुन्थ्यो, त्यो पुरा गर्नुभयो कि छैन? त्यो पनि निर्णय भइसक्यो। 1.5 मिलियन दिएको ट्रान्सफर्मर त्यहाँ जडान गर्ने र सम्पूर्ण गाविसमा विद्युतीकरण गर्नको लागि एउटा आधार तयार गर्न हामीले यो बिच प्रयत्न गरेका थियौँ। लमजुङ जिल्लामा रहेको त्यो ठुलो ट्रान्सफर्मरलाई हामीले निर्णय गराएर हेटौडामा त्यसलाई पुनः चेक गर्न पठाएका छौँ, त्यो सम्पन्न भइसकेको छ। सब स्टेसनसम्म लैजानको लागि 10 वटा चक्का भएको ट्रक जाने बाटो बनाउनु पर्ने अनि त्यो ट्रकमा ढिकै लानुपर्ने बाध्यता भएको कारणले हिजोदेखि नै त्यो बाटोको चौडा गर्नको लागि सर्वेक्षण सुरु गर्ने र बाटो करिब 7-8 दिनभित्र चौडा बनाएर वस्तु सब स्टेसनसम्म त्यो सामान लैजाने र बाँकी रहेका गाविसहरूमा द्रुत गतिमा विद्युतीकरण गर्ने अभियान हामीले चलाउँदैछौँ। यसको निर्णय भइसकेको छ र म प्रेमजी फेरि पनि जानकारी गराउन चाहन्छु कि गुल्मीको 3 नम्बर क्षेत्रका सम्पूर्ण गाविसमा सबै परिवारलाई विद्युतीकरण गर्न पुग्ने गरी हामीले मोटामोटी 90 करोडको हाराहारीमा रकमको व्यवस्था समेत पनि विभिन्न दात्री संस्थाहरूको सहयोगमा गरेका छौँ। यति पनि त्यसको अन्तिम प्रक्रिया बाहिर आउने नै छ, यसको व्यवस्था समेत पनि हामी मिलाएका छौँ। यसको साथसाथमा सेवा सीमाघात हुँदै पुर्खो जोड्ने बाटो कालोपत्रको लागि पनि प्रक्रिया हामीले अगाडि बढाएका छौँ। यसै गरी हस्टिसर हुँदै इस्मा मैदान हुँदै गगरी जाने बाटोको सन्दर्भ पनि स्तरोन्नतिको कालोपत्रको सन्दर्भ प्रक्रियामा अगाडि बढेको छ। योदेखि बाहेक हामीले अमराई नेता दर्ली हुँदै वानी जाने बाटो, यता नयाँ गाउँ पेपलधारा हुँदै हाँडारी जाने बाटो लगायत सबै बाटोहरूमा अहिलेको अवस्थाभन्दा फरक खालको स्थिति आओस्, गुणस्तर आओस् भन्ने सन्दर्भमा ध्यान दिँदैछौँ। कृष्णजी, तपाईँ मार्फत म के अवगत गराउन चाहन्छु भने निर्वाचनको बेलामा हामीले जनताको बिचमा जे प्रतिबद्धता व्यक्त गरेका थियौँ त्योभन्दा आज धेरै युद्ध स्तरमा काम गर्नको लागि हामीले प्रयत्न गरिरहेका छौँ। तपाईँलाई धेरै धेरै धन्यवाद छ, किनभने तपाईँ ऊर्जा मन्त्री हुँदाखेरि पनि राम्रो चर्चा पाउनुभयो र अहिले तपाईँले निर्वाचन जितिसकेपछिको परिणाम देखाइसक्नु भएको छ। आगामी दिनमा पनि क्षेत्र नम्बर 3 का जनताको अपेक्षा पुरा गरिदिनु होला भन्दै अन्तिममा क्षेत्र नम्बर 3 का जनतालाई के भन्न चाहनुहुन्छ? आशा र अपेक्षाले हामीलाई अत्यधिक बहुमतका साथ विजय गराउनु भएको छ। जनताको अपेक्षा पुरा गर्नको लागि इमान्दारताका साथ लाग्नेछु। जनताले चाहेको हामीले ठिकै गरेछौँ भनेर खुसी व्यक्त गर्ने गरी 2-3 वर्षमा जनताले असाध्यै राम्रो परिणाम प्राप्त गर्ने गरी हामी लाग्नेछौँ। म आदरणीय दाजुभाइ दिदीबहिनीहरू बुवा आमाहरूका बिचमा यही कुरो राख्न चाहन्छु र जनताले संविधान निर्माणको एउटा महत्त्वपूर्ण दायित्व पनि हामीलाई सुम्पिनु भएको छ, त्यो काम पनि हामीले पुरा गर्नको लागि गम्भीरता साथ अघि बढिरहेका छौँ, पुरा हुने। यहाँले जुन सोच्नु भएको छ त्यो पुरा होस् भन्दै आजलाई छुट्टिन चाहन्छु। धन्यवाद।